नमस्कार, म यस पिपलधारा गाविसमा श्री गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउने एउटा शिक्षक। मेरो नाम हरि शर्मा। आजको यस सहयोग हस्तान्तरण कार्यक्रममा पिपलधारा गाविस वार्ड नम्बर 4 गेरुपानी बस्ने पुरन बहादुर थापाको पत्नी श्रीमती रचना थापाको मिति 2072 एक महिना एक गते घरको कामको सिलसिलामा रुखबाट लडेर स्पाइनल कर्डको फ्र्याक्चर भएकोमा तपाईँसँगका व्यक्तिहरूले आर्थिक सहयोग गर्नुभएको छ। जिल्ला काठमाडौँ कोटेश्वर बस्ने हाल बेलायत रहने किरण भट्टराई पिपलधारा 9 समाजसेवी प्रेमबहादुर थापा पदमको भानिजबाट आर्थिक सहयोग 50,000 आएकोमा उक्त रकम हस्तान्तरण गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। यो रकम हस्तान्तरण गर्नुहोस्। त्यसै गरी यस परिवारलाई पिपलधारा 1 उदिना बस्ने रबिन महत र श्रीमती कश्मीरा महत अनि बाजुरा जिल्लाका एकजना उहाँका साथीले 20,000 रुपियाँ पठाउनु भएको छ र उहाँका आफन्तजन यहाँ हुनुहुन्न। तैपनि उहाँले लन्डनबाटै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। म उहाँसँग टेलिफोन सम्पर्कमा छु। रबिनजी नमस्कार। अहिले तपाईँ सहित जहाँ जहाँबाट सहयोग आयो ती सहयोगदाताले पठाएको रकम चाहिँ स्वयं यी रचना थापाको परिवारमा आएर हस्तान्तरण गर्दैछौँ। हामी अहिले तलानमा छौँ, सबैजना स्थानीय समाजसेवी पनि हुनुहुन्छ। 20,000 तपाईँले पठाउनु भएको छ, यो रकम तपाईँ लगायत अरू कसले सहयोग गरेको हो? विशेष गरी प्रेमजी म यो पनि थप्न चाहन्छु कि हामी म त्रिपन्ना चौधरी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीको केन्द्रीय सदस्यको रूपमा पनि काम गरिरहेको छु हजुर, र हाम्रो संस्थाबाट पनि केही रकम सहयोग भइसकेको अवस्था छ र हाम्रो अन्य उप समितिका साथीहरू र उपाध्यक्ष लगायत केही साथीहरूले सहयोग गर्न सक्नुभएको छ र अन्य उप समितिका साथीहरू पनि यो रकम उठाउने क्रममा हुनुहुन्छ र म विशेष विशेष धन्यवाद दिन चाहन्छु तपाईँ समाजसेवी प्रेम सुनारजी तथा तपाईँहरूको ओजेलको खबर कार्यक्रमलाई। हजुरहरूले जुन खालको दर्दनाक घटनालाई यस कार्यक्रम थ्रु हामीलाई सुन्न सफल बनाउनु भयो, त्यसै गरी आज पुनः हस्तान्तरणको लागि फेरि त्यहाँ पुग्नु भएको छ र विशेष गरी मेरो तर्फबाट भन्नुपर्दाखेरि म र मेरो श्रीमती कश्मीरा खत्री मार्फत यो 10,000 रुपियाँ उपलब्ध गराइएको हो। 10,000 बाँकी चाहिँ मेरो आत्मीय मित्र उहाँको घर चाहिँ बाजुरा जिल्ला सुदूरपश्चिमाञ्चल पर्छ, बाजुरा जिल्ला जगन्नाथ गाविस वार्ड नम्बर 7 घर भई हाल उहाँ पनि बेलायतमा अध्ययनकै सिलसिलामा हुनुहुन्छ। महेश कुमार गिरी र उहाँको धर्मपत्नी सुनिता तिवारी गिरीबाट 10,000 गरी 20,000 रुपियाँ मैले पठाएको जानकारी गराउन चाहन्छु। त्यति टाढा बाजुराको मान्छे भइकन पनि उहाँहरूले जुन सहयोग गर्नुभयो तपाईँ त यहाँ स्थानीय भएको नाताले पनि गर्नु पर्थ्यो। सहयोगका लागि धेरै धेरै धन्यवाद। यसलाई हामीले सुरुवाती सहयोग भनी ठानेका छौँ। राम्रो ठाउँमा हुनुहुन्छ लन्डनमा, कृपया एकदेखि अर्को साथीलाई हातेमालो गरेर यो परिवारलाई विशेष गरेर रचना थापालाई बचाउने तर्फ सोच्नु होला भन्ने आग्रह गर्दै अहिले छुट्टिन चाहन्छु है त। ल हुन्छ प्रेमजी, पूर्ण धन्यवाद दिन चाहन्छु र म एउटा कुरा के जोड्न चाहन्छु भन्दाखेरि हाम्रो उदिनाबाट पनि हामीले एउटा ग्रुपको स्थापना गरेका छौँ, हाम्रो जनजागरण उदिना विश्व सञ्जाल गुल्मी भन्ने, त्यो संस्थाबाट पनि हामीले थोरै रकम उपलब्ध छिटै गराउनेछौँ। यो रकम पनि अबको 5-4 दिनमा उपलब्ध गराउने तपाईँलाई जानकारी गराउन चाहन्छु र म विशेष गरी आम सम्पूर्ण नेपालीहरूलाई यो अनुरोध गर्न चाहन्छु, यो दर्दनाक घटना जुन त्यो लालबालाको बिचौलीले सुनेका छौँ उहाँलाई बचाउनको लागि आम नेपालीहरूले यसको लागि कल गरिदिनु होला र हामीले कहीँ ठाउँबाट कल गर्नेछौँ भन्दै पुनः सम्पूर्ण ओजेलका खबर युनिटलाई धन्यवाद दिँदै म भने बिदा हुन चाहन्छु है त। हस् रविनजी, फेरि भेटौँला है त। हस् नमस्कार। र किरण भट्टराई लगायत यति धेरैजनाले 2,00,000 भन्दा बढी सहयोग गरे, अब तपाईँलाई केही बाँच्ने आशा पलाएको छ रचनाजी? हजुर हजुर। सहयोगदातालाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद दिन चाहन्छु, सहयोग गर्नुभयो मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरूलाई। हस् धन्यवाद। कमलाजी, तपाईँ भाउजू भएर पनि आमाको भूमिका खेल्नु भएको छ, धेरैजनाले सहयोग गर्नुभयो, किरण भट्टराई जस्ता मान्छेले एउटै व्यक्तिले 50,000 सहयोग गर्नुभयो, रबिन मत र उहाँकी श्रीमती कश्मीराले 20,000 सहयोग गर्नुभयो, त्यस्तै जो जसको नाम सुनाए उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, थप सहयोगको आवश्यक छ। अब पिपलधारा चौतारी समन्वय समिति विश्व सञ्जालका अध्यक्ष बाबुराम थापाजी यहीँ हुनुहुन्छ। थापाजी, उहाँहरूको खाता खोल्ने काम भइसक्यो? हजुर, उहाँको खाता पूर्णबहादुर थापा उहाँ पीडितको श्रीमान हुनुहुन्छ। यो खाता रहेको छ तमगास ग्लोबल आइएमई ब्याङ्कमा, खाता नम्बर 7007010014680। यसमा विश्वको कुनै पनि ठाउँबाट यसमा हामीले सहयोग जम्मा गराउन सकिन्छ, यही ब्याङ्कमा जम्मा गराइदिनु हुन सम्पूर्ण सबैलाई अनुरोध गर्न चाहन्छु। खाता नम्बर पुनः म एकचोटि रिपिट गर्न चाहेँ, नाम पूर्णबहादुर थापा, खाता नम्बर रहेको छ 7007010014680 रहेको छ, यसैमा जम्मा गराइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हस् धन्यवाद। आजको यस सहयोग रकम हस्तान्तरण कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनु हुन आजको यस कार्यक्रमको अध्यक्ष सभापति श्री पदमबहादुर थापाज्यूले म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ रचना थापा को बिरामी हुनुहुन्छ, उहाँलाई सब देवी देवताहरूले ब्रह्मा विष्णु महेश्वरले कल्याण गरेर उहाँलाई चाँडै सन्चो होस्। यस सहयोग कार्यक्रमका पत्रकार मुख्य अतिथिज्यू तथा प्रिय मेरा भाइ प्रेम सुनारज्यू र अन्य यहाँ पाल्नुहुने सम्पूर्ण विभिन्न स्कुलबाट पाल्नु भएका सम्पूर्ण शिक्षक मित्रहरू र सम्पूर्ण पार्टी प्रतिनिधिज्यूहरू र यस पिपलधारा चौतारी समाजका अध्यक्ष लगायत सम्पूर्ण मित्रहरू र यहाँ उपस्थित महिला तथा सज्जनवृन्द, मित्रहरू आज यस कार्यक्रममा हाम्रा आदरणीय भाइ श्री प्रेम सुनारज्यूको पहलमा यस समारोहमा मलाई आयोजक र यहाँका समाजले दिएकोमा म आभार व्यक्त गर्दछु। साथै यस्ता अवस्थामा प्रेम सुनारज्यूले यस गुल्मी जिल्लाको पिपलधारा वार्ड नम्बर 4 पूर्णको परिवारलाई मात्रै नभएर अन्यत्र पनि उहाँले काफी ओजलका तर्फबाट काफी नै सहयोग गर्नुभएको म ओजलका हरबाट सुनेको छु। त्यस कारणले उहाँले जो भूमिका खेलेर विदेशमा गएका साथीहरूलाई प्रभावित पारेर ओजल घरबाट उहाँहरूबाट जो सहयोग प्राप्त गराउने पहल गर्नुभयो उहाँलाई धन्यवाद त के गरौँ, म आभार व्यक्त गर्दछु। किन आजको अध्यक्ष हैसियतले पिपलधारा सम्पूर्ण जनतावासीबाट एक दुईपटक म गाविसको इन्चार्ज भएको नाताले मैले सम्पूर्ण उहाँलाई पिपलधारावासीबाट आभार व्यक्त गर्दछु। यस्तै सदा सर्वदा गरिब दुखी जनताको सेवामा समर्पित हुनुहुनेछ भन्ने म प्रेम सुनारज्यूलाई फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। मित्र हो, आज यो 81 पिपलधारामा 50,000 रुपियाँ दाम दिने मेरा भानिज माइली बहिनीका छोरा किरण भट्टराई हुनुहुन्छ, उहाँ बेलायतमा हुनुहुन्छ। सायद मेरो परिवारमा सम्पूर्ण आर्थिक मामलामा सम्पन्न जस्तो लाग्छ मलाई। त्यस कारणले मेरा दिदीबहिनीका सबै कोही अस्ट्रेलिया छन्, कोही जर्मनी छन्, कोही अमेरिका छन्। त्यस कारणले गर्दाखेरि उहाँहरूको सेवा, उहाँहरूको मौकामा मलाई सेवा, उहाँको सम्झनाले गर्दा म पनि दुखी भए जस्तो मलाई लाग्दैन। त्यस कारणले तपाईँहरूले सबैले बुझ्नुभएको छ, यहाँ म अलिकति पीडित व्यक्ति हुँ भन्ने कुरा तपाईँलाई सबैलाई जानकारी छ, पुरानाहरू त स्वतः अहिलेका नै जानकारी छ। भए तापनि म यस पिपलधारा छाडेर अन्त जान चाहेको छैन, जान सक्थेँ होला। यहाँको म एक पञ्चायत कालीदेखि बहुदलीय व्यवस्था आउने बेलासम्म केही सामाजिक क्षेत्रमा केही यहाँहरूको सेवा गरेको हुनाले म यहाँका जनताहरूप्रति माया रहेको माया प्रेम भएको हुनाले म यहाँबाट अन्यत्र सर्न चाहेको पनि छैन, दुःखम सुख मर बसेको छु। मलाई फेरि कुनै चुनावी कारणले यसले कुनै भाषण कुनै परिवर्तन गर्न त्यो पनि मलाई चाहना छैन। जो चाहना दिनुभयो त्यसमा काफी छु। अहिले तपाईँहरूको मौका मौकामा मैले नै 50,000 रुपियाँ दाम मैले नै दिन सक्ने खुबीको हुँदाम मलाई पनि भाइ पूर्ण भाउजू भेषबहादुरलाई उहाँलाई मैले दिदी पनि भन्छु भाउजू पनि भन्छु, हामी दाजुभाइ हौँ। त्यस कारणले दाजुभाइ पर्दछौँ। त्यस कारणले उहाँहरूप्रति मैले नै खुद गर्नुपर्ने हो, मेरो अवस्था पनि तपाईँहरूलाई जानकारी छ। त्यस कारणले मेरा भाइ मेरा भानिजले ओजेल खबर सुनेर प्रेम सुनारसँग सम्पर्क भएर उहाँले मलाई फोन गर्नु बेलायतबाट फोन गरेपछि मामा त्यहाँको परिस्थिति कस्तो छ के छ स्थिति मैले प्रेम सुनारलाई आश्वासन दिइसकेको छु। त्यस कारणले त्यो हस्तान्तरण गरिदिने तपाईँको जिम्मा तपाईँ मेरा बाउ पनि हुनुहुन्छ आमा पनि हुनुहुन्छ। त्यस कारणले उहाँ जहाँ भए तापनि तपाईँ मेरो पवित्र मामा भएको नाताले हजुरले हस्तान्तर गरिदिनु होला। त्यहाँको परिस्थिति बुझ्दा भन म यसको 10 पहिले उहाँ हुनुहुन्थेन, म आएर बाबुसित 1 बसेर गएको थिएँ। तर यो 50,000 रकम हेर साथी हो, पिपलधारामा मैले जाने बुझेसम्म यो रकम व्यक्तिले पीडित व्यक्तिलाई दिएको यो पहिलो 50,000 ठुलो राशि हो। तपाईँलाई सबैलाई जानकारी होला यो राशि यतिसम्म अहिले पिपलधारामा मैले जाने विधिसम्म 50,000 राशि कसैले पनि व्यक्तिले सहयोग गरेको छैन, सङ्घ संस्थाले गरे होला त अलग कुरा हो। त्यस कारणले म सदा सर्वदा तपाईँहरूप्रति यथाशक्य मैले मौका मौकामा गाउँ पञ्चायत छँदाखेरि पनि अब बहुदलीय व्यवस्था आएछ नि सानोतिनो समस्या परेका हुनाले यहाँ पहिराले ल बेतानेमा त्यस अवस्था आएर मैले सानो टुक्राहरू बाँडेको थिएँ। चिल्लीचोरमा आगो लाग्यो, आगो लागेर त्यस बेला आएर मैले एकान्टा कमेटको थाङ्ग्रा बाँडेको थिएँ। जुम्लादीमा चुमान सिंह यस्तै भयो, यस्तै परिस्थितिले मैले सेना तेना सहयोग गर्दै आएको, धेरै गर्ने त मसँग क्षमता छैन। अहिले भान्जाको पैसा ल्याएर यसले हस्तान्तर गरेर मख पर भनेर नभन्नुहोला, उहाँ मेरै छोरै सरको हुनुहुन्छ। किन हुनुहुन्छ भने मैले प्रेम सुनारसँग केही व्याख्या छोटामोटी व्याख्या गरिसकेँ, उहाँले मलाई पूर्ण आश्वासन दिनुभएको बेलायत भए पनि जहाँ भए पनि मेरा भान्जाहरू मेरा 6 महिनामध्ये मेरा एउटी दिदीका अस्ट्रेलिया हुन्छ, माइली बहिनीका छोरा कोही अमेरिका छन्, उहाँ बेलायत हुनुहुन्छ, बहिनी शारदा जो उहाँले सोध्नुभयो उहाँकी छोरीले जर्मनी हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि मेरा भाइहरूका सम्पर्क छन्, मेरो छ महिनाको परिवारभित्र पाँचजना त डाक्टर मात्रै छन्। त्यस कारणले मैले के भने म दुब्लो छु भन्ने मैले ठान्दिनँ र म हिम्मत लिएर बसेको छु। पूर्ण भाइ हिम्मत लिएर बस, समस्या पर्छ, यस्ता समस्याहरू तमाम परेका छन्। पाँच सातवटा मैले पिपलधारा देखिसकेँ, तत्कालै धनबहादुरको अवस्था पनि देखेँ, अब नारायण खनालको अवस्था, माथि रानी चौरीको छोराको अवस्था दिल्ली भएर आयो। पूर्ण भाइ हरि थापा समाज सेवा गर्ने, उता हिमबहादुर दाजुभाइ विद्वान, उता लालबहादुर खत्री समाज सेवा गर्ने, यस्तो माझमा तिमी छौ, तिमीहरूलाई यिनीहरूबाट पूर्ण सहयोग हुनेछ। प्रेम सुनारजीको त सहयोग त हामीले तिर्नै सक्दैनौँ। उहाँको जो कलाले जो प्रभावित पार्नुभयो, सायद मेरा भान्जाले भनिसक्नु भएछ, तपाईँ त्यस अवस्थामा कि मेरा मामालाई सहयोग हुन्थ्यो कि भन्नाले, त्यो 17 वर्ष पहिलो अवस्था अहिले अवस्था धेरै अन्तर छ। अहिले विदेशतिर गए, तिनलाई प्रभाव पारेर बजाङकाले पैसा पठाए, यहाँ चिने थियो र हेर्नुहोस्, मान्छेको परोपकार गर्ने धर्म हो हाम्रो हिन्दू धर्म, अर्काको धर्म गर्नु, कर्म गर्नु, अर्कालाई सहयोग गर्नु, यो मानवीय व्यवहार हो, त्यसो भए आत्तिन हुँदैन। त्यस कारणले गर्दा तपाईँ हरेस नखानु, यस्ता यस्ता आज प्रेम सुनारलाई मैले नाम त सुनेको थिएँ, सम्पर्क कहिले गरौँ कहिले गरौँ, अस्ति कोसवारले भन्नुहोस् यहाँ आउन दिन, म गाविस आएको थिएँ, प्रेम सुनार जानुभयो भन्न भन्नु हो कोसवारजीले, अँ म त जान्थेँ उहाँसँग भेट्नु जान्थेँ भन्दाखेरि भइसक्नु यही कार्यक्रम भन्न भन्नु, म कोसवारले भनिहालेँ मलाई, त्यस दिन म आउँथेँ, थाहा पाएकोमा आउँथेँ, किन हजुरसित भेट्ने मेरो ठुलो इच्छा थियो। अब बढी थनथन केला गरौँ, भाइ पूर्ण समाजलाई दुरुपयोग नहोस् सदुपयोग होस्, रकम किन दुरुपयोग भनेदेखिलाई, दुरुपयोग भयो भने उहाँहरूको समाज दिने समय त फेरि अरू बार लाग्छ, यो सही सदुपयोग गर्दै गयौँ भने हामीलाई के हुन्छ भने भविष्यलाई और साथीहरूले हौसला बढ, त्यसो हुनाले यो हुन्छ हो तिम्रो त नि सभ्यभावमा सही सदुपयोग गरे, त्यसैमा तिमीलाई त नि म सुझाव दिँदै मेरा अति आदरणीय पत्रकारका हिसाबले आदरणीय पत्रकार तथा मेरा अनि नतिका प्रिय भाइ प्रेम सुनारज्यूलाई जो सहयोग गर्नुभएको जो भूमिका खेल्नुभएको छ उहाँलाई भारी भारी धन्यवाद छोड्ने भारी आभार व्यक्त गर्दै मेरा शब्द यही टुङ्गाउँछु। नमस्कार।